बिलिन भोतर अचानक मिलन भोपर खाई मै सयौं दिन सयौं रात पर्खाई मै बिते साझा तिमीलाई पाएर मैले संसार जिते छोडेर बिलिन भोतर अचानक मिलन पर्खाई मै बिते सयौं दिन सयौं रात पर्खाई मै बिते साझा तिमीलाई पाएर मैले संसार जिते साझा तिमीलाई पाएर मैले संसार जिते जी। पर्खाइ मै बिते सयौ दिन सयौ रात पर्खाइ मै बिते लाज तिमीलाई पाएर मैले संसार जिते तिमीलाई खोजेर बसेको थिए मृत्युलाई रोजेर पर्खाइ मै बिते सयौ दिन सयौ रात पर्खाइ मै बिते लाज तिमीलाई पाएर मैले संसार जिते लाज तिमीलाई पाएर मैले संसार जिते जी।